فَإِذَا قَرَأْتَ الْقُرْآنَ پھر جب تم قرآن پڑھنے لگو, یعنی خود پڑھو یا دوسروں کو سنانے کے لیے پڑھو, تو کیا ضروری ہے؟ فَاسْتَعِذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ, پناہ طلب کر لو اللہ کی شیطان مردود سے. یعنی اعوذ باللہ پڑھنا ضروری ہے, کب؟ قرآن کے پڑھنے تلاوت کرنے سے پہلے. کیوں بھائی, کیوں پڑھ لو؟ ہم تو اتنا نیکی کا کام کرنے جا رہے ہیں اور اس میں شیطان کا کیا کام؟ شیطان تو غلط جگہوں پہ ہوتا ہے, نیکی کی جگہوں پہ تھوڑی ہوتا ہے. شیطان نے قرآن سننا ہے ہم سے کہ ہم اس کو بگا رہے ہیں؟ اس کو تو ویسے ہی نہیں اچھا لگتا. پھر کیوں پڑھنے کی ضرورت؟ وسوسے نہ ڈالے, بوریت نہ ڈالے, تھکاوٹ نہ آئے, نیند نہ لائے, بھوک نہ آئے. خیر یہ تو سب مذاق تھا, یہ تو میں آپ کو جگانے کے لیے کر رہی تھی. اصل مفہوم اس کا یہ ہے, فَإِذَا قَرَأْتَ الْقُرْآنَ, جب تم قرآن پڑھو, فَاسْتَعِذْ بِاللَّهِ, اللہ کی پناہ لے لو, اللہ کے شیلٹر میں آ جاؤ, تاکہ ایسی کوئی بات زبان سے نہ نکل جائے جو قرآن میں نہ ہو, خصوصاً دوسروں کو بتاتے وقت, تفسیر کرتے وقت. نمبر ایک, جب انسان خود پڑھتا ہے نا تو اس میں شیطان کیا کرتا ہے, وسوسے ڈالتا ہے اور ہمیں بیزار کرتا ہے, پڑھنے نہیں دیتا, پاس نہیں پٹکنے دیتا, پکڑ لے تو کہتا ہے کہ ذرا جلدی ختم ہو جائے. کب ختم ہوگا؟ اگلے پچھلے ورقے گنے. اچھا پھر اس کے بعد پڑھتے وقت دل پہ جمنے نہ دے یا غلط معنی سمجھنے دے, یا یہ کہ جب انسان دوسروں کو سمجھانے لگے تو اس میں غلطی کر جائے, تفسیر میں وہ بات آ جائے جو ٹیکسٹ میں ہے نہیں, یا ٹیکسٹ کا وہ مفہوم نہیں, اور یوں انسان بھٹک جائے. کیونکہ شیطان اتنا ہوشیار ہے, وہ صرف غلط رستوں سے نہیں آتا, وہ نیکی کے رستوں سے بھی آتا ہے کہ میں اس سے ایسی نیکی کرواؤں کہ جس کے بعد محنت کر کے یہ پریشان ہو, وہ سب ضائع کرا دوں. انہ لیس لہ سلطان, بے شک وہ اس کا کوئی زور نہیں, سلطان مانا زور. اچھا یہاں قرأت تو حضور کو کہا گیا, اس کا مطلب ہمارے لیے حکم نہیں؟ یہ تو بالکل ایسے جیسے قل ہو اللہ احد, تو پھر قل تو آپ سے کہا گیا تو صرف آپ کو ہی پڑھنا چاہیے, ہم کو تو نہیں پڑھنا چاہیے. نہیں, آپ کے ذریعے ہم سب سے کہا جا رہا ہے کہ ہم سب کو تلاوت سے پہلے اعوذ باللہ پڑھ لینا چاہیے. انہ لیس لہ سلطان, بے شک وہ اس کا کوئی زور نہیں چلتا, کوئی بس نہیں چلتا, علی الذین آمنوا, ایمان والوں پر, وعلی ربہم یتوکلون, اور وہ اپنے رب پر بھروسہ کرتے ہیں. جو لوگ دو صفات رکھتے ہیں, ایمان اور رب پہ توکل, شیطان ان پہ غالب نہیں آ سکتا, شیطان کا وہاں زور نہیں چلتا. اس کا زور کہاں چلتا ہے؟ انما سلطانہ, اس کا زور تو علی الذین, ان لوگوں پر ہوتا ہے, یتولونہ, جو اس سے دوستی کرتے ہیں. اچھا وہ کون اس سے دوستی کرتے ہیں؟ قرآن پاک میں اس کی وضاحت آتی ہے. کیا ایک جگہ پر آتا ہے, مَن یَعْشُ عَن ذِكْرِ الرَّحْمَن, جو رحمان کے ذکر سے غفلت برتتا ہے, نُقَيِّضْ لَهُ شَيْطَانًا, ہم اس پہ شیطان مسلط کر دیتے ہیں. ذکر کیا ہے؟ اللہ کی یاد عام طور پر, خاص طور پر قرآن. مَن یَعْشُ عَن ذِكْرِ الرَّحْمَن, جو رحمان کے ذکر سے تغافل برتتا ہے, نُقَيِّضْ لَهُ شَيْطَانًا, ہم اس پر ایک شیطان مسلط کر دیتے ہیں. فَهُوَ لَهُ قَرِينٌ, تو وہ اس کا دوست بن جاتا ہے, اس کا ساتھی بن جاتا ہے. یہی بات یہاں کہی گئی کہ اس کا زور تو ان پہ چلتا ہے, یَتَوَلَّوْنَهُ, جو اس سے دوستی کرتے ہیں. اور اس سے دوستی کرنے والے کون ہوتے ہیں؟ جو قرآن سے, اللہ کے ذکر سے غافل ہوتے ہیں. وَالَّذِينَ هُمْ بِهِ مُشْرِكُونَ, اور وہ لوگ جو اس کی وجہ سے شرک کرتے ہیں, اس کے بہکانے میں آ کے شرک کرتے ہیں. وَإِذَا بَدَّلْنَا آيَةً مَكَانَ آيَةٍ, اور جب ہم بدل کر لاتے ہیں ایک آیت کو دوسری آیت کی جگہ, یعنی ایک حکم منسوخ کر کے اس کی جگہ دوسرا حکم لاتے ہیں, وَاللَّهُ أَعْلَمُ, اور اللہ خوب جانتا ہے, بِمَا يُنَزِّلُ, جو وہ نازل کرتا ہے, اللہ کو خوب پتا ہے جو وہ نازل کرتا ہے. قالوا, تو وہ کہتے ہیں, انما انت مفتر, کہ تم تو یہ قرآن خود گھڑ لیتے ہو. مفتر اصل میں مفتری تھا, باب افتعال سے اسم فاعل. تو یہ لوگ کہتے ہیں کہ تم یہ قرآن خود گھڑتے ہو. بل اکثرهم لا يعلمون, بلکہ اکثر ان میں سے جانتے نہیں ہیں. اس سے واضح طور پر پتہ چلتا ہے کہ قرآن پاک میں اللہ تعالی نے ایک حکم کو بدل کر ایک آیت کی جگہ دوسری آیت کو رکھا ہے, جس کو شرعی اصطلاح میں نسخ کہا گیا ہے. نون سین خے, نسخ. علوم القرآن میں آپ ناسخ منسوخ پڑے ہوں گے. ایک حکم کو بدل کر دوسرا حکم نازل کرنا, اور یہ اللہ ہی کی طرف سے ہے. آپ جب معاشرے میں نکلیں گے تو بعض اوقات لوگوں کو یہ کہتے سنیں گے کہ ہم نہیں مانتے ناسخ و منسوخ کو. یہ کیسے ہو سکتا ہے کہ ایک آیت کی جگہ دوسری آیت آ جائے؟ تو اللہ تعالیٰ ساتھ ہی فرماتے ہیں, واللہ اعلم بما ينزل, اللہ کو پتا ہے جو کچھ وہ اتارتا ہے, اور جس حکم کی جگہ بدل کر کچھ اور اتارتا ہے, یعنی یہ اللہ کی طرف سے ہوتا ہے. مثلا ابتدائی زمانے میں حضرت آدم کے بچوں کا باہم نکاح ہوتا تھا, بہن بھائیوں کی باہم شادیاں ہوئیں, لیکن بعد میں یہ منع کر دیا گیا. شاہ ولی اللہ محدث دہلوی نے اپنی کتاب الفوز الکبیر میں ان آیات کی تعداد 5 بتائی ہے. یہ 3 طرح سے ہوتا ہے نسخ. نمبر 1, حکم بدل کر دوسرا حکم. نمبر 2, نسخ مع التلاوہ, یعنی ناسخ و منسوخ آیات دونوں قرآن میں موجود ہوں. اور نمبر 3, حکم موجود ہو لیکن تلاوت منسوخ ہو. قدیم زمانے میں بھی بعض لوگوں نے اور موجودہ زمانے میں بھی بعض نے نسخ کا انکار کیا ہے, جبکہ اللہ تعالی نے صاف طور پر کہا کہ وَإِذَا بَدَّلْنَا آیَةً مَكَانَ آیَةٍ, جب ہم بدل کر لاتے ہیں ایک آیت کو دوسری کی جگہ پر. ایسا کیوں ہوتا ہے؟ نسخ کیوں ہوتا ہے؟ یہ تبدیلی کیوں ہوتی کہ ایک حکم پہلے آ گیا پھر اسے بدل کے دوسرا آ گیا, جو بعد میں آئے یہ پہلے ہی دے دیتے؟ تو بیسیکلی یہ اسلام کی حکمت میں سے ہے. یہ ایک مستقل شرعی اصول ہے, یہ پریکٹیکل وزڈم ہے جسے عملی حکمت کہا جاتا ہے. اس اصول کے تحت کبھی ایک حکم میں تدریج کا طریقہ اختیار کیا جاتا ہے, جیسا کہ شراب کے معاملے میں وہ تدریج کیا ہوتا ہے, گریجولی ایک کام کرنا. شراب کو 3 مرحلوں میں حرام کیا گیا. کبھی ایسا ہوتا ہے کہ حالات کی رعایت سے ایک طرح کا حکم مطلوب ہوتا ہے, اور کبھی بدلے ہوئے حالات کے اعتبار سے دوسرا حکم مطلوب ہوتا ہے. یعنی حکم دونوں قرآن میں موجود ہیں, لیکن اگر مکہ والے حالات ہوں کسی جگہ تو مکہ والا حکم مطلوب ہے, اور مدینہ والے حالات ہوں تو مدینہ والا حکم ماننا مطلوب ہے. نبی صلی اللہ علیہ وسلم کی زندگی حکمت اسلام کا عظیم نمونہ تھی. مکہ میں آپ نے صبر کے طریقے پر عمل کیا, مدینہ میں دفاع اور قتال پر. یہ بھی نسخی کا معاملہ ہے ایک طرح سے, حکم کی تبدیلی کا معاملہ. اچھا, قبلے کی تبدیلی کا حکم بھی تو موجود ہے نا قرآن میں. وہاں پہلی آیت نہیں ہے، وہ حکم نہیں موجود، لیکن دوسری جو تبدیلی والی آیت ہے وہ موجود ہے. تو جو شخص بھی دین کی تبلیغ کرنے کے لیے اٹھے، اسے ناسخ و منسوخ کے شرعی حکم سے باخبر ہونا چاہیے، اور اس کو حکمت کا تقاضا سمجھنا چاہیے. اور آپ نے دیکھا ہوگا کہ عموماً کیا ہوتا ہے، ناسخ و منسوخ کا تعلق حکمت سے ہوتا ہے. شراب کو 3 مرحلوں میں حرام کرنے کی وجہ کیا تھی؟ حکمت تھی کہ ابھی لوگ نہیں اس قابل کے آخری حکم کو پہلے مان لیں. بالکل ایسے ہی جیسے ایک ڈاکٹر ہوتا ہے، وہ دوا آہستہ آہستہ آگے بڑھاتا ہے، تھوڑی سی دوا دیتا ہے، پھر دیکھتا ہے کوئی ریئیکشن تو نہیں ہوا، سوٹ کی مریض کو، اگر سوٹ کر جاتی ہے تو اسی کی ڈوز بڑھا دیتا ہے، اور اگر سوٹ نہیں کرتی تو کیا کرتا ہے، کیا کرتا ہے، چینج کر دیتا ہے، اور پھر آہستہ آہستہ عادی کر کے ایک بڑے مرحلے تک لے جاتا ہے. مثلاً بعض اوقات مریضوں کو آپریٹ کرنا ہوتا ہے تو فوری طور پر نہیں کر سکتے، اس کے لیے پہلے ان کو تیار کرنا ہوتا ہے، فزیکلی بھی مینٹلی بھی. پھر ایک خاص مرحلے پہ پہنچ کے وہ چیز نکال دی جاتی ہے، چینج کر دی جاتی، ٹرانسپلانٹ کر دیا جاتا ہے، خاص لیولز بڑھ جاتے ہیں جسم میں، ان کو کم کرنا پڑتا ہے. کہتے ہیں کہ جی آپ کی شوگر بہت بڑی ہوئی ہے، آپ پہلے اس کو کم کریں، پھر اس کے بعد آپ کے ساتھ یہ علاج شروع ہوگا. بعض دواؤں کے اوپر انسٹرکشن لکھی ہوتی ہیں کہ جن کا بی پی ہائی ہو وہ دوا استعمال نہ کریں. تو یہ دراصل حکمت ہے، اسی لیے تو حکیم کی ضرورت ہے، ورنہ نسخے تو اتنے کتابوں میں لکھے ہوتے ہیں، ہر ایک اپنا علاج خود ہی کر لے، ڈاکٹرز کے پاس جانے کی ضرورت ہی کیا ہے. کبھی آپ کوئی دوائیوں کی کتاب پڑھیں تو آپ کو ایک تو یہ لگے تھا کہ ہر بیماری مجھ میں ہے، اور دوسرا ہی کہ ہر دوا ہم کو سوٹ کرتی. یہ کئی طبی نسخوں کی کتابیں ہوتی ہیں نا، بڑی انٹرسٹنگ ہوتی ہیں، مثلا لہسن کے یہ فوائد ہیں، رائی کے یہ ہیں، تل کے یہ ہیں، میتھی کے یہ ہیں. تو پھر آپ کیا چاہتے ہیں، سب کچھ اکٹھا کر کے کھا جائیں تاکہ سب کچھ اکٹھا ہی درست ہو جائے، حالانکہ اس سے بعض اوقات مزید خرابی واقع ہو جاتی. تو وہاں ضرورت کس کی ہوتی ہے پھر، حکیم کی. تو حکیم کا جو معنی ہے وہ ہے ہی حکمت استعمال کرنے والا. جس طرح انسان کی جسمانی صحت کے لیے حکمت چاہیے، اسی طرح روحانی صحت کے لیے دین اسلام پر عمل کرنے کے لیے بھی حکمت کی ضرورت ہے. کس حالات میں کیا سوٹ کریں گے؟ مثلاً آپ دیکھیں کہ بچوں کو نماز کی عادت ڈالنی ہے آپ نے، تو ابتدا میں آپ کیا کہتے ہیں، اچھا فرض پڑھ لو. اب یہ نہیں کوئی کہے نہیں نہیں اس طرح تو بچوں کو بگاڑ دیں گے آپ، پھر وہ فرض ہی پڑھتے رہیں گے، سنتیں کبھی نہیں پڑھیں گے. نہیں پڑھیں گے، اسٹیپ بائی اسٹیپ، آہستہ آہستہ عادت ہو جائے گی. اور خدا نہ خواستہ اگر نہ بھی ہو تو ایٹ لیسٹ فرض تو نہیں جائیں گے نا. جب ہم پہلے ہی مرحلے میں ان کو عشاء کے 17 رکعتیں پڑھانے لگتے ہیں تو اس میں فرض بھی ساتھ ہی چلے جاتے ہیں، وہ نہیں پڑھ پاتے. تو حکمت کس بات کا تقاضا کرتی ہے کہ دین کے احکامات کو اتنا اتنا دوسرے کے اوپر لادا جائے کہ جو وہ کر جائے. اسی طرح یہ ہے کہ مکی مدنی جو 2 اہم ترین دور ہیں ان کو بھی سمجھا جائے، اور وہ تو سیرت پڑھیں گے تو سمجھیں گے نا کہ کہاں آپ کا معاملہ کیا رہا. بہت سی آیات کی تفسیر آپ نہیں کر سکتے، ان میں موافقت مطابقت نہیں پیدا کر سکتے جب تک یہ 2 چیزیں سمجھ میں نہ آئیں، اور خصوصاً مفسر کے لیے اس کا علم ضروری ہے کہ جیسے حالات ہوں نبی صلی اللہ علیہ وسلم کی زندگی سے ویسا ہی اسوہ حسنہ تلاش کر لیا جائے. آپ دیکھیں کہ آپ صلی اللہ علیہ وسلم نے جنگ بدر میں مقابلہ کیا، جنگ کی، جنگ احد، جنگ احزاب اور بے شمار جنگیں، لیکن ساتھ ہی صلح حدیبیہ بھی ملتا ہے. تو یہ فرق کیوں ہے؟ کہیں جنگ ہو رہی، کہیں صلح ہو رہی. وہاں بھی تھانہ کا تلوار تو موجود تھی، جنگ کر لی جاتی اور بیعت بھی ہو گئی تھی، تیاری بھی ایک طرح سے ہو گئی تھی، لیکن پھر حالات کو مد نظر رکھتے ہوئے صلح کر لی گئی. اور وہ شرائط ایسی تھی کہ جس پر مسلمان کچھ بہت راضی بھی نہیں تھے. تو یہ سب دراصل بدلتے حالات میں بدلتے احکام. اچھا، اس چیز کو دشمن اسلام جو تھے وہ غلط انداز میں لیتے تھے. क्या कहते थे, इन्नमा अंत मुफ्तर, ये तुम सब घर के लाते हो, खुद ही बना के लाते हो बातें। हर थोड़े अरसे बाद बयान बदल जाता है। असल में तो वो क्या चाह रहे थे कि इस्लाम के दाई के खिलाफ एक महाज कायम किया जा सके, प्रोपेगेंडा किया जा सके कि अगर ये इस्लाम सच्चा होता, ये कुरान सच होता, तो इसमें आयतें बदलती ना, हुक्म बदलते ना, जो कहना था पहले ही मरहले पे सब कह दिया जाता। बजाहिर उनकी लॉजिक दुरुस्त नहीं नजर आती कि अल्लाह ताला को नहीं पता था कि बंदों को क्या चाहिए, वो पहले ही कह देते, पहले कुछ कहा फिर कुछ कहा फिर कुछ कहा। तो इसको वो किस रंग में लेते थे, नेगेटिव सेंस में। अच्छा तो क्या ये अहद की खिलाफ वर्जी थी आपकी, या नऊजुबिल्ला, क्योंकि पीछे अहद की बात हो रही है ना, उस सेंस में भी इसको फिर आपको देखना पड़ेगा, पीछे माहदों और अहदों की बात हुई। और यहाँ तो क्या नऊजुबिल्ला आज अपने बयान से फिर जाते थे, या वो दरअसल हिकमत अमली थी, हिकमत अमली थी। देखिए रोजा क्या है, फर्ज है, लेकिन बीमार को क्या है और मुसाफिर को क्या हुक्म है, बाद में रख लो। अब ये हिकमत का तकाजा है या बात बदलना है। अब अगर कोई शख्स खड़ा होकर ये कहे कि ये कैसा इस्लाम है, कभी कहा जाता है कुतुबा अलैकुम सियाम, और फिर कहा जाता है मन खाना मिनकुम मरीदन वाला सफर इन फैदतुम मिन अय्याम अखर, भाई एक बात करो, ये दो बातें क्या हूं, अगर फर्ज है तो सबके लिए फर्ज है, काहे की रियायत। तो ये इस बात के अंदर लॉजिक तो है ना आखिर, है या नहीं है? क्योंकि तो फर्ज कुतुब वाले को लिख दिया गया, अलैकुम जमा का सीगा है, सब पर लिख दिया गया, भाई कुछ को क्यों निकाला गया? फिर ये कि कुरान में आता है कि जब नमाज के लिए चलो तो वजू करो, यानी मफहूम है आयत का। और फिर आगे आया इल्लम तजिदुमान फतेह अम्मा मुसाइदन तयम, तो ये क्या बात है? कभी तो कहते हैं वजू के बगैर नमाज ही नहीं होती, और फिर कहते हैं मट्टी ले लो, ये कैसा दीन है? कभी तो कुछ कहते हैं कभी तो कुछ कहते हैं। फिर कहा गया कि नमाज में खड़े हो जाओ, कुमू लिल्लाह कानितीन, और उधर हदीस कहती है अच्छा अगर नहीं खड़े हो सब तो बैठ जाओ। तो अगर कोई शख्स उठ के कहे भाई एक बात कहो, कभी कहते हो खड़े हो जाओ, कभी कहते हो बैठ जाओ, तो ये बजाहिर अल्फाज में नतीजा यही निकल रहा है, लेकिन इस्लाम इंसानों के लिए है, दीन इंसान के लिए है, और दीन पर अमल के लिए इंसान के हालात मिजाज जरूरियात का समझना जरूरी है। जैसे एक दवा सब पे काम नहीं करती, वही दवा कुछ पर रिएक्शन कर जाती, एक जैकेट सबको फिट नहीं आती, इसी तरह मुख्तलिफ अहकामात हालात के मुताबिक उनमें तब्दीली की इजाजत है, हालात के एतबार से, बदलते हालात के तहत। मसलन बीमारी एक हालत है, हालत बदल गई ना, इंसान बेशक वही है लेकिन हाल बदल गया उसका, पहले वो सेहतमंद था अब वो बीमार है। ये जो लफ्जों का खेल खेल रहा है वो हालात को और माइनस किए हुए है, हालत की रियायत नहीं कर रहा। वो ही जो अदल और इंसाफ की बात हुई है ना, अदल क्या है, हर हकदार को हक दो। अब बीमार का हक और है, सेहतमंद का और है ना, हालत के बदलने से हुक्म बदल जाएगा। तो ये दीन की एक रियायत है, फ्लेक्सिबिलिटी, और यही दीन का एक हुस्न है। अच्छा फिर बदलते हालात का एतबार कौन करेगा, दीन खुद करेगा कि हम करेंगे? दीन खुद करेगा, हम नहीं कर सकते। मसलन हम ये कहें कि अब ये हालत बदली हुई है, इस कमरे में सूरज कहीं से नजर नहीं आ रहा है, हमारा ख्याल है कि इस वक्त असर होगी, चलिए नमाज पढ़ लेते हैं। तो ये आप ऐसी हालत नहीं बदल के पढ़ सकते। या आप ये कहें आज का माशरा तो इतना खराब है, इतने हालात खराब है, हिजाब लेना ही मुश्किल, तो इसलिए बेहिजाब ही करते रहे। या आज के हालात में तो सच बोलना ही महाल है, तो इसलिए झूठ बोला करें। नहीं, बदलते हालात भी बता दिए गए कि किन हालात की तब्दीली में क्या हुक्म होगा। इसीलिए एक्सेप्शनल केसेस हर जगह मौजूद हैं, फराइज में मौजूद, जैसा कत्ल का बदला कत्ल, अन्नफ्स बिन्नफ्स। लेकिन दूसरी जगह क्या कहा गया, मन उफिया लहू मिन अखीही शैउन फत्तबाउन बिल मारूफ व अदाउन इलैही बेहसान। ठीक है, कत्ल का बदला कत्ल है, जान का बदला जान है, लेकिन अगर कोई माफ कर दे तो दियत ले ले, मान ले ले उसके बदले। हर चीज में एक्सेप्शनल सूरत मौजूद। अच्छा, आगे भी एक आयत आ रही है, इसको समझिए और इसके बाद आप देखेंगे कि ये आयत आ रही है मन कफर बिल्लाह मिन बाद ईमानी 106 नंबर पे। इस आयत को पढ़ लेते हैं ताकि इस पहले मसले की वजाहत हो जाए। मन कफर बिल्लाह मिन बाद ईमानी इल्ला मन उक्रिहा व कल्बुहु मुतमइन्नुन बिल ईमान। कि एक शख्स ईमान पर है, मुतमइन है, लेकिन उसे कुफर पर मजबूर कर दिया गया है कि हम छोड़ेंगे नहीं तुमको जब तक तुम कोई काफराना बात ना करो। है ना, एक शख्स शिर्क कितना बड़ा जुर्म है, कुफर कितनी बड़ी कबाहत है, लेकिन ऐसे हालात में जहां इंसान की जान को खतरा हो, वहां ये रुख्सत दी गई कि ठीक है। लेकिन आम हालात में हम कहें कि हमको अल्लाह रसूल के खिलाफ हर्जा शराई से रुख्सत मिल गई, यहां तो वो नहीं है। हालात का अंदाजा या हालात की तब्दीली हम सजेस्ट नहीं करेंगे कि किन हालात में, या हमारी मर्जी और ख्वाहिश पे नहीं, वरना ये तो फिर एक एस्केप हो जाएगा दीन से निकलने के लिए। मसलन नमाज फर्ज है, आज कहें मेरी तबीयत ठीक नहीं लग रही इसलिए नमाज मुझसे तो साकित हो गई है। कहीं शरीयत ने नहीं कहा तबीयत खराब हो तो नमाज ना पढ़ो, फिर भी पढ़ो, बैठ जाओ, लेट जाओ, इशारे से पढ़ो, तयम्मुम कर लो, लेकिन पढ़ो। हालात के बदलने से हुक्म बदला, नमाज नहीं माफ हुई। बीमारी से रोजे का हुक्म बदला, पोस्टपोन कर दो बाद में सही, लेकिन फर्ज नहीं माफ हुआ। इसी तरह जकात है। अब मिसाल के तौर पर आप देखें, हम किसी दिन यहाँ 3 रुकू पढ़ जाते हैं और किसी दिन 1 आयत पढ़ते हैं, ऐसा क्यों होता है? हालात और आयात की नौयत से फर्क पड़ जाता है। हजरत अली रजी अल्लाह ताला अन्हु ने फरमाया था कि मैंने अपने रब को पहचाना है अपने इरादों के टूटने से। तो इंसान हकीकत में बड़ी कमजोर चीज है। अमूमी तौर पर, मजमूई तौर पर तबलीग दीन के लिए हिकमत के तकाजे के तौर पर अहकाम का सुनाना ये भी इसी में शामिल हो जाता है। आपको मालूम है हजरत मुआज़ बिन जबल जब मदीना से यमन गए थे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था कि सबसे पहले लोगों को क्या बताओगे, अल्लाह की तरफ बुलाओगे, जब लोग ईमान ले आएंगे फिर क्या करोगे, नमाज का कहना, जब वो पढ़ने लग जाएंगे फिर क्या करना, जकात का बताना, जब वो देने लग जाएंगे तो देखना उनके माल का बहुत अच्छा हिस्सा ना जकात में लेना। वइया का करा इमा अम्वालिहिम, उनके माल का उम्दा हिस्सा जकात में मत लेना। नए नए मुसलमान होंगे वो समझेंगे कि इस्लाम शायद माल जमा करने का ही नाम है, हिकमत का तकाजा ना। हालांकि क्या है कि लम तनालुल बिर्र हत्ता तुन्फिकू मिम्मा तुहिब्बून, मगर उनके लिए रुख्सत, और स्टेप बाय स्टेप, एक के बाद एक, एक के बाद एक। ये नहीं कहा कि उनको सब यकायक सब कुछ कराने लग जाना। अच्छा, आजकल के हालात में आप देखिए, हम मुसलमान हैं, पैदाइशी मुसलमान हैं, वरासती मुसलमान हैं, लेकिन हमारा हाल क्या मदीना के मोमिनों जैसा है? है? ईमान का वही लेवल है ना जो मदीना में लोगों का था। मक्का वालों का भी अच्छा था, जो ईमान वाले थे वो पक्के तो थे कि कुछ मारे खा के भी नहीं बदलते थे। हम तो उधर से भी गए। ऐसे में अगर आप किसी को ए से जेड तक सारे हुक्म सुना के कहें कि अभी अमल करो इन पर, आप लोगों से एक्सपेक्ट करें तो नहीं कर सकेंगे वो। अच्छा, और जब वो नहीं कर सकते फिर आप कहते हैं जो थोड़ा करें ये भी छोड़ दो, और इस घुन चक्कर में कुछ भी नहीं, खिचड़ी पकी हुई है, आपाधापी है, जो जिसका दिल चाहता करता और उसको दीन बना के बैठ जाता है और सबसे ज्यादा इम्पोर्टेंस उसको देने लगता है, सबसे अहम काम ये और सबसे अहम ये और सबसे अहम ये। तो जिसके नतीजे में जो कोशिशें होती है यूं लगता है जैसे सवेर से शाम तक तो कुछ बनाते हैं और शाम को ढहा देते हैं, ला तकूनु कल्लती नकजत गजलहा वाली बात होती है, और ये समझ ही नहीं आता, वो धागा हाथ ही नहीं आ रहा कि जिससे सारा सुलझ जाए मामला। अब देखें कि अगर तो बात सिर्फ इतनी है कि इस्लाम के अहकाम क्या हैं, तो क्या हम कर सकते सारी आयतें इकट्ठी कर लें और वन टू ऑल क्या करें, हुक्म लिखते जाए, नमाज का हुक्म, जकात का हुक्म, रोजे का हुक्म, इसका हुक्म, इसका हुक्म, इसका सारी हम एक लिस्ट बना सकते हैं कुरान को सामने रख के अहकाम क्या है। लेकिन अगर बात यह हो कि इस्लाम की तबलीग कैसे की जाए, तो इस जवाब की शक्ल बदल जाएगी, फिर अहकाम को तरतीब दिया जाएगा किससे, अल अकदम फल अकदम, कि सबसे पहला कौन सा, फिर क्या, फिर क्या, फिर क्या। आपको पता ना मदीना में भी हज, रोजा, जकात इकट्ठे नहीं आए थे कि एक ही दफा में तीनों का हुक्म दे दिया गया हो, हत्ता के आजान, छोटी छोटी चीजें भी बहुत ग्रेजुअली स्टेप बाय स्टेप आगे बढ़ी। लेकिन होता क्या था, एक काम जब हो जाता था उसमें पक्के हो जाता था, फिर अगला, फिर उसमें पक्के हो गए, फिर अगला, फिर अगला, और इस तरह पूरे दीन को ऑन द होल उन्होंने अपना लिया था, एज ए होल ले लिया था, और उस पुख्तगी के साथ फिर जब वो जहां जहां गए रोशनी के मीनार बनते गए, दुनिया में नूर फैल गया इस्लाम का। आज हम क्या करते हैं, एक आदत अपनाते हैं, जब तक दूसरी आती पहली ढह जाती है, फिर जब तक तीसरी को अपनाते हैं पहली बिल्कुल याद ही नहीं रहती वो किधर गई। यही हो रहा है ना हमारे साथ। आपको पता ना कि अगर कोई बिल्डिंग बनाई जाए, यहाँ थोड़ी सी ऑल्ट्रेशन करानी थी तो किसी जगह दीवार लगानी थी, तो मैंने उनसे कहा कि ये वीकेंड में छुट्टी का दिन है तो प्लीज इस छुट्टी में नहीं पूरी दीवार यहाँ आप कर दें। तो इंजीनियर कहने लगा नहीं ये नहीं हो सकता। मैंने कहा क्यों नहीं हो सकता, क्या मुश्किल है, लेबर कहाँ है। कहने लगे नहीं मुश्किल ये है कि हम पहले दीवार बनाते हैं, जब नीचे वाली थोड़ी सी पुख्ता होती है फिर उसके ऊपर दीवार लाते हैं, हम एक दिन में नीचे से छत तक नहीं लेके जाते क्योंकि नीचे वाली ईंटें इतनी पुख्ता नहीं होती कि ऊपर वालों का बोझ उठाए। ये बहुत काम की बात है, लेकिन एक मेरे जैसा अनाड़ी शख्स क्या कह रहा है, क्या मुश्किल है, ईंटें ही रखनी है तो रख दो एक दूसरे के ऊपर, नीचे वाली उठाए तो ऊपर रख। ये ग्रामर में आपको मैं क्यों कह रही हूँ, आज इतना ही इसको पक्का कर लो, फिर अगले दिन और, फिर अगले दिन और यूं आप देखेंगे कि फिर वो करते करते करते जब वो एक सेंस डेवलप होने लगेगी ना, तो उसके साथ आप बिल्कुल पुख्ता हो जाएंगे। लेकिन अगर एक बात आई नहीं और अगले दिन एक और तामीर कर ली, वो आई नहीं एक और चढ़ा दी, सब धड़ाम गिरेगी। अच्छा जना, वो इजा बदलना आयतन मकान आयतन वल्लाहु आलमु बिमा युनज्जिल قَالُوا إِنَّمَا أَنْتَ مُفْتَر، فوراً الزام لگاتے ہیں، ایک حکم کی جگہ دوسرا حکم آتا ہے، ایک بات کی جگہ دوسری آتی، کہتے دیکھا نا جھوٹا، من گھڑت باتیں، روز بیان بدلتا ہے۔ بل اکثرهم لا يعلمون، بلکہ ان میں سے اکثر علم نہیں رکھتے، جانتے نہیں۔ کیا نہیں جانتے؟ اس تبدیلی کی حکمت۔ قل کہہ دیجئے، نزلہ روح القدس، اتارا ہے اس کو روح القدس نے، من ربک تیرے رب کی طرف سے، بالحق حق کے ساتھ۔ سورۃ الشعراء میں بھی آتا ہے نزل به الروح الامین علی قلبک، بالحق حق کے ساتھ، لیثبت الذین آمنوا۔ کیوں اتارا ہے اس کو، آہستہ آہستہ تھوڑا تھوڑا، تاکہ جمع دے ان لوگوں کو جو ایمان لائے، پختگی کے لیے، پکا کرنے کے لیے، تاکہ ایمان لانے والوں کے ایمان کو پکا کر دے۔ سارے حکم ایک ہی دن میں اس لیے نہیں آ گئے کہ سب اٹھا نہ سکو گے تم، نہ انسان کی قوت فہم اتنی۔ اب دیکھیں نا، آپ نے خود محسوس کیا ہوگا کہ جب تفسیر بہت زیادہ ہونے لگتی ہے نا، تو آپ کی جو ابزارپشن کی کیپیسٹی ہے وہ ایک دم لوز ہو جاتی ہے، لگتا بس اور انٹیک نہیں ہو سکتا، ختم، بھر گئے۔ تو انسان کی سمجھنے کی قوت بھی لمیٹڈ ہے، پھر یاد رکھنے کی قوت بھی لمیٹڈ ہے، پھر عمل کرنے کے لیے بھی قدم اٹھانے کے لیے وہ قوت بھی لمیٹڈ ہے. فرمایا کہ روح القدس اس کو نزلہ بتدریج اتارنا, آہستہ آہستہ اتارا ہے اس کو روح القدس نے تیرے رب کی طرف سے حق کے ساتھ. لِيُثَبِّتَ الَّذِينَ آمَنُوا, تاکہ جمع دے, پکا کر دے, پختہ کر دے ان لوگوں کو جو ایمان لائے. ایمان والوں کی مضبوطی کے لیے تھوڑا تھوڑا آیا ہے. وَهُدًى اور ہدایت, وَبُشْرَى اور خوشخبری, لِلْمُسْلِمِينَ مسلمانوں کے لیے. اب دیکھیں کہ جو بارش تھوڑی تھوڑی برستی ہے نا, جذب ہوتی جاتی زمین میں, اور جو تیز بارش آتی ہے وہ کیچڑ کر کے جاتی, کوئی پھسلتا ہے اس میں اور کوئی لتھڑتا ہے اور سڑاند الگ ہوتی. تو کہتے ہیں بارش کیا ہوئی, عذاب ہو گیا. ایک بارش رحمت ہوتی ہے نا اور ایک عذاب ہو جاتی, طوفان بن کے بہاتی, سیلاب لاتی. لیثبت الذین آمنوا, کیچڑ سے پھسلنے سے اور ثبوت قدم سے, قدم جمنے سے مماثلت دیکھ لیں. وہدن اور ہدایت, وبشرا اور خوشخبری, کس کے لیے؟ مسلمانوں کے لیے. وہ بارش خوشخبری ہے جس کا پانی رک جائے, جذب ہو جائے اور اس سے زرخیزی ہو,